नमस्कार, अर्पण सबैका लागि, सधैँका लागि रेडियो अर्पण 104.5 MHz इन्टरनेट अनलाइनमा www.radioarpan.com.np मार्फत संसारभरिकै साथ सुनिरहनु भएको बिहान 7 बजेको अर्पण स्थानीय समाचारमा स्वागत छ। म ध्रुवराज खनाल। स्थानीय समाचार विस्तारमा, चितवन निकुञ्ज हुँदै पूर्वपश्चिम विद्युतीय रेलमार्ग विस्तार हुने सार्वजनिक भएसँगै संरक्षित क्षेत्रभित्र विकास गर्ने नगर्ने भन्ने बहस तातेको छ। संरक्षणकर्मी र सङ्घ संस्थाले एकसिङ्गे गैँडा, पाटेबाघ लगायतका विषमै दुर्लभ वन्यजन्तुको संरक्षणमा चितवन निकुञ्ज उत्कृष्ट भएकाले त्यहीँबाट रेलमार्ग विस्तार गर्न नहुने मत जाहेर गरिरहेका छन्। उनीहरूले विकल्प खोज्न रेल विभाग र भौतिक पूर्वाधार मन्त्रालयलाई समेत सचेत गराएका छन्। अर्कातिर सरकारी स्तरमा चाहिँ निकुञ्जबाटै रेलमार्ग विस्तार गर्ने उद्देश्य स्वरूप वातावरणीय प्रभाव मूल्याङ्कन EIA को काम भइरहेको छ। रेलमार्गले निकुञ्जबाहेक बाघको राम्रो वासस्थान बन्द गएको पर्सा वन्यजन्तु आरक्षलाई समेत असर गर्ने संरक्षणकर्मीको दावी छ। रेलमार्ग 12 को सिमराबाट पर्सा वन्यजन्तु आरक्षको ठोरी हुँदै चितवन निकुञ्ज प्रवेश गर्ने र माडी हुँदै बबईबाट निकुञ्जको बनकटा धुर्बा हुँदै मध्यवर्तीको जगतपुर निस्कने प्रस्ताव गरिएको छ। त्यसो हुँदा वन्यजन्तुको ओहोर दोहोरमा व्यापक असर गर्ने, आवागमनमा समेत सम्बन्ध तोड्ने जानकारहरूको दावी छ। संरक्षणकर्मी विष्णु थपलियाका अनुसार पर्सा र चितवनमा मात्रै होइन, रेलमार्गले बाघको अर्को वासस्थान बाँकी निकुञ्जलाई पनि खलबल्याउँछ। यसरी संरक्षित क्षेत्र विनाश गर्दा सन् 2022 दोब्बर बाघ बनाउने अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई असर पर्ने चेतावनी संरक्षणकर्मीहरूले दिएका छन्। बाघको सङ्ख्या बढाउनकै लागि सरकारले 2009 बाँके निकुञ्ज घोषणा गरेको थियो। पर्सा, चितवन र बाँके निकुञ्जमा मात्र होइन, मुलुकका विभिन्न संरक्षित क्षेत्रभित्र विकास निर्माणका धेरै कार्यक्रम अघि सारिएका छन्। सरकारले किसानलाई धान खेतीमा सहुलियत प्रदान गर्न अनुदानमा बिउ उपलब्ध गराउन सुरु गरेको छ। जेठ 2 गतेबाट बिउ उपलब्ध गराउन सुरु गरेसँगै एग्रोबेटहरूमा बिउ लिने किसानहरूको भिड लाग्ने गरेको छ। धानको बिउ राष्ट्रिय बिउ बिजन कम्पनी हेटौँडा मार्फत चितवन आउँछ। उक्त बिउ किसानलाई सहुलियत दरमा कृषि कार्यालयले विभिन्न एग्रोबेट मार्फत उपलब्ध गराउँछ। कार्यालयका अनुसार जिल्लाका 6 एग्रोबेटले किसानलाई बिउ उपलब्ध गराउने सम्झौता गरेका छन्। मकवानपुर 1 30%, साँबा मनसुलीमा 30%, सोना मनसुलीमा 30%, सावित्रीमा 25 र राधाचारको धानको बिउमा 20% सरकारले अनुदानको व्यवस्था गरेको हो। बिउ लिन आउने किसानको दिनहुँ भिड लाग्छ। इन्टर नेपाल एग्रोबेट नानगढका अबोध राजा दवाडीले भन्नुभयो, अहिलेसम्म झन्डै 60 टन बिउ बिक्री भइसक्यो। उहाँका अनुसार सबैभन्दा धेरै सावित्री धानको बिउ 37 टन बिक्री भएको छ। सरकारले सावित्री 165 टन, राधा 15 टन, मकवानपुर 120 टन, साँबा मनसुली 25 र सोना मनसुली 5 टन उपलब्ध गराएको हो। अहिले धानको बिउ राख्ने समय भएकाले किसानको भिड लागेको हो। पूर्वी चितवनको जुटपानी स्थित पृथ्वी उच्च माविले विद्यार्थीहरूबाट नियम विपरीत भर्ना र मासिक शुल्क असुल्ने गरेको पाइएको छ। सो विद्यालयले कक्षा 1-10 भर्ना शुल्क र अतिरिक्त कक्षाको लागि भन्दै मासिक शुल्क पनि लिने गरेको छ। सरकारले 8 कुनै पनि शुल्क लिन नपाउने व्यवस्था गरे पनि सो विद्यालयले भने मासिक शुल्क लिने गरेको हो। सबै नागरिकमा शिक्षाको पहुँच पुर्याउन सरकारले निशुल्क शिक्षाको व्यवस्था गरिरहेको सन्दर्भमा सो विद्यालयले विद्यार्थीहरूबाट मासिक शुल्क लिएर अभिभावकको ढाड सेक्ने काम गरेको भन्दै विरोध हुन थालेको छ। सामुदायिक विद्यालयले विद्यार्थीबाट शुल्क असुल्नु नियम विपरीत काम हो। विद्यालयले प्राथमिक तहदेखि नै विद्यार्थीसँग अतिरिक्त र आवेदन फारमको नाममा शुल्क असुल्ने गरेको छ। जुटपानी गाविसको भटेनीमा रहेको विद्यालयले यसै शैक्षिक सत्रबाट विद्यार्थीसँग शुल्क लिन थालेपछि त्यस कार्यको विरोध हुन थालेको हो। स्थानीय बलबहादुर सिम्जालीका 3 छोराछोरी सो विद्यालयमा पढ्छन्। यसै शैक्षिक सत्रदेखि 3 भर्ना गर्दा शुल्क तिरेको सिम्जालीले बताउनु भयो। विद्यालयले अभिभावकको सहमतिमा विद्यार्थीबाट भर्ना तथा मासिक शुल्क लिने गरेको बताए पनि अधिकांश अभिभावकहरू विद्यालयको निर्णयको विपक्षमा छन्। विद्यालयले शुल्क लिन थालेपछि सबैले विरोध गरेका छन्। स्थानीय निकाय वा उद्योग कार्यालयमा दर्ता भएका मासु पसलहरूलाई जिल्ला पशु सेवा कार्यालयले पनि सूचीकृत गर्ने भएको छ। चितवनमा गएको वर्षदेखि यो अभियान सुरु भएको हो। मङ्गलबार हिजो नानगढमा भएको मासु व्यवसायहरूको भेलामा यसबारेमा बहस नै भएको थियो। स्वास्थ्य मासु सुलभ रूपमा उपभोक्तासम्म पुर्याउनका लागि सूचीकृत हुने कार्यालय सहयोग पुग्ने देखेको छ। मासुका लागि पनि पालिने बोइलर कुखुरा व्यवसायको संस्था नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घका केन्द्रीय अध्यक्ष शङ्कर कण्डेले भन्नुभयो, सङ्घले नै मासु व्यवसायहरूको भेला आयोजना गरेको हो। खसी बोका कुखुरा र मासुको लागि सम्बन्धित सरकारी निकाय भने जिल्ला पशु सेवा कार्यालयको हो। हाम्रो कार्यालयमा सूचीकृत भएपछि कुन मासु पसल कहाँ छ सबै विवरणहरू हेरेर अनुगमनमा जाँ र अवस्था हेरेर सहयोग गर्न पाइने भयो। भेलाका प्रमुख अतिथि तथा पशु सेवा कार्यालयका प्रमुख डाक्टर रामकुमार कार्कीले भन्नुभयो, चितवन जिल्ला प्रशासन कार्यालयमा पशु सेवा कार्यालय र व्यवसाय सङ्घबीच पटक पटक छलफल गरेपछि यस्तो अभियान सुरु गर्ने निष्कर्ष पुगेको अध्यक्ष कण्डेले बताउनुभयो। मासु पसलबाट निस्कने आन्द्रा प्वाख लगायतका फोहोरहरूको व्यवस्थापनमा पनि यसले सहयोग गर्ने उहाँको अपेक्षा छ। नेपालका लागि नर्वेका राजदूत केएलटी पिटरसनले समयमा नै संविधान निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ। स्थानीय शान्ति समिति चितवनले हिजो भरतपुरमा आयोजना गरेको कार्यक्रममा राजदूत पिटरसनले आशा गरे जस्तो गरी संविधान निर्माणको काम अगाडि बढ्न नसकेकोमा भने चिन्ता व्यक्त गर्नुभयो। नेपालमा शान्ति कायम गर्न नर्वेका तर्फबाट सहयोग पुर्याउने पनि राजदूत पिटरसनले बताउनुभयो। सो अवसरमा विघटित सेना समायोजन समितिका संयोजक बालानन्द शर्माले माओवादी लडाकु समायोजन उदाहरणीय भएको बताउँदै देशमा दिगो शान्ति हुने विश्वास व्यक्त गर्नुभयो। अस्ट्रेलियामा रहेका नेपालीहरूको सहयोगमा चितवनको पहाडी क्षेत्रका चेपाङ समुदायलाई चामल वितरण गरिएको छ। अस्ट्रेलियाको नेपाली अनलाइन सेवा हिमाल नेपाल .com को अग्रसरतामा सङ्कलन गरिएको चामल चितवनको पहाडी क्षेत्र चण्डी भन्ज्याङमा रहेका चेपाङहरूलाई वितरण गरिएको हो। हिमाल नेपाल .com ले चेपाङहरूका लागि खाद्यान्न सङ्कलन गर्न अभियान थालनी गरेको थियो। हिमाल नेपाल .com का हेमन्त पौडेलले सो सङ्कलन कार्यको संयोजन गर्नुभएको थियो। तनहुँ खैरहनीका पौडेल हाल अस्ट्रेलियामा कार्यरत छन्। चण्डी भन्ज्याङमा रहेका 150 चेपाङ परिवारलाई काली खोलामा एक कार्यक्रमको आयोजना गरेर 30 किलोका 330 बोरा चामल वितरण गरिएको हो। चेपाङ परिवारलाई चामलसँगै नुन पनि उपलब्ध गराइएको थियो। यता रत्नगर 10 मङ्गलपुरमा रहेको गाम्बेसीको चेपाङ संरक्षण केन्द्रमा आश्रित बालबालिकाका लागि हिजो खाद्यान्न सामग्री सहयोग भएको छ। रत्नगर 9 गम्बाटोल चिसापानीमा रहेको तमो समाजले 60 किलो चामल र 5 किलो आलु सहयोग गरेको हो। वातावरण संरक्षणका लागि चितवनमा पहिलोपटक रेज ह्यान्ड्स नेपाल्स किल्नर अफ द इयर अवार्ड 2014 प्रदान गरिने भएको छ। जैविक विविधता संरक्षण र पृथ्वीको आयु लम्ब्याउने अभियानमा रहेको रेज ह्यान्ड्स नेपाल संस्थाले विश्व वातावरण दिवस जुन 5 अर्थात् भोलि अवार्ड वितरण गर्न लागेको हो। पछिल्लो समयमा ओजन तहलाई नै असर गर्ने प्लास्टिक जन्य पदार्थको नियन्त्रण एवं निर्मूल गर्नुपर्छ भनी वातावरण दिवसको अवसरमा आयोजित सरसफाई कार्यक्रममा सबैभन्दा बढी फोहोर सङ्कलन गर्नेलाई अवार्ड वितरण गर्ने हिजो आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। गोन्द्र्याङदेखि टिकोलीसम्म 22 गते भोलि सरसफाई कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा रेज ह्यान्ड्स नेपालका अध्यक्ष सुनिल सापकोटाले जानकारी दिनुभयो। चलचित्र मुखौटाले प्रचार प्रसार अभियान तीव्र बनाएको छ। चलचित्र मुखौटाको निर्माण युनिट प्रचार अभियान अन्तर्गत हिजो चितवन आएको हो। उनीहरूले चितवनको बालकुमारी कन्यामावि वीरेन्द्र क्याम्पस युनाइटेड टेक्निकल कलेजमा गई विद्यार्थीहरूलाई वर्ल्ड कपको अवसरमा फुटबल उपहार दिएका थिए। चलचित्रका कलाकारहरू सुनिल श्रेष्ठ, निशाधिकारी हर्षिका श्रेष्ठ, कोरियोग्राफर रेनासा राई लगायतको टोली चलचित्रको प्रचारका लागि देश दौडामा निस्केका हुन्। नेपाली चलचित्र इतिहासमा नै फरक कथावस्तु समेटेको आफूले पनि अनुभव गरेको बताउँदै कलाकार सुनिल थापाले चलचित्र हेर्न आग्रह गर्नुभयो।